हरेक पलमा तिम्रै साथ पाए लाखौं पीडा सहन्छु तिम्रै बनी रहन्छु आफ्नो याद पराई ठान चाहे तयार छु तड्पिन तिम्रो अभाव नदेऊ है खड्किन हरेक पलमा तिम्रै साथ पाए I'm not afraid.